उत्पादन गर्छ यसले। हामी यति बेला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तम्घास गुल्मीको कार्यालय भित्र छौँ र यहाँनिर 10 वर्षपछि पल्पलाइजर मेसिन जो नेपालका एकादा बाहेक बिरलै पाइन्छन् अस्पतालहरूमा, त्यो मेसिन जसले विभिन्न जडीबुटी पिसेर औषधि बनाउँछ, त्यो मेसिन यसरी 10 वर्षदेखि थन्किएको मेसिन यहाँनिर यस कार्यालय निमित्त प्रमुख नरहरि अर्याल आइसकेपछि यो खिया लाएर थन्किएको फालिएको मेसिनलाई बनाएर अहिले प्रयोगमा ल्याउनु भएको छ। त्यसका लागि चाहिँ यस कार्यालय प्रमुख धन्यवादका पात्र छन्। अनि यो कसरी थन्किन गएको हो नरहरिजी? यो कस्तो भयो भने 3-phase line चाहिने हो यसलाई सञ्चालन गर्नको लागि। हाम्रो जिल्लाहरू स्वास्थ्य केन्द्रले पनि 1-2 पटक 3-phase line चयन गरिदिनु पर्यो भनेर विद्युतलाई अनुरोध गर्नुभएको रहेछ। विद्युतबाट अब विविध कारणले अब त्यो जडान भएन, त्यसपछि यो यतिकै रह्यो र म अहिले आइसकेपछि पनि फेरि मैले त्यसलाई रिक्वेस्ट मात्रै गरिनँ, म धेरै पटक धाएँ कहाँ विद्युत कार्यालयमा। हजुर हजुर। धाएर जसरी हुन्छ 3-phase line जोडिदिनुहोस्, यहाँ औषधि पुऱ्याउन गाह्रो हुन्छ, हामीले र मेटेरियल किनेर यहीँ उत्पादन गऱ्यौँ भने हाई स्केलमा चाहिँ उत्पादन गर्न सकिन्छ भनेर उहाँलाई रिक्वेस्ट गरिसकेपछि उहाँले चाहिँ मौखिक रूपमा म 3-phase line जडान गरिदिन्छु, मोटर चाहिँ बनाउँदै के अरे मोटर र मेसिन चाहिँ तपाईँ कन्डिसनमा ल्याउनुहोस् भन्नुभयो। त्यो भनिसकेपछि मैले खिया लागेको तपाईँले देख्नुभयो मेसिन, अब तपाईँले फोटो देखाइदिउँ ल मैले कन्डिसन मसँग ठिक छ। त्यस्तो मेसिन जो चाहिँ जाम भएर चल्दै चल्दैन थिएन, हामीले 10 लिटर मात्रै लिएर पुरै त्यसलाई 4-5 दिन भिजाएर रगडेर अहिले चाहिँ साँचाहरू पुरै नाच्छन् सब फ्री भयो। अब मोटर त्यता छ, म अहिले भर्खरै उसमा जाँदैछु, 2 कामले जाँदै थिएँ, एउटा चाहिँ वेल्डिङ चाहिँ साथीकोमा, उहाँले चाहिँ त्यो मोटरलाई फिक्स गर्ने अगाडि र पछाडि सार्ने एउटा त्यो साँचो बनाइदिनुहुन्छ, हाम्रो यसमा पनि छ। त्यो साँचो बनाइसकेपछि लाइन जोड्ने हो, त्यही प्रक्रियामा थियो। अब बिचमा कस्तो भयो भने काम गर्ने क्युरियोसिटी भएको मान्छेहरूको मलाई लाग्छ अहिलेकन कमी एउटा त्यो पनि होला, एउटा चाहिँ परिस्थिति पनि त्यस्तो होला, त्यति बेलाको चाहिँ विद्युत कार्यालयबाट सक्दो सपोर्ट नभएको हुनसक्छ। अहिलेको उहाँले चाहिँ गरिदिन्छु लाइनको व्यवस्था म गरिदिन्छु, तपाईँले यताको गर्दै गर्नुहोस् भन्नुभएको, त्यसरी चाहिँ अब सञ्चालन ल्याउन थालिएको। अर्को ग्राइन्डर मेसिन चाहिँ बिचमा मोटर चाहिँ जलेको रहेछ, मोटर चाहिँ काम नलाग्ने अवस्थामा रहेछ, अनि पछि म आइसकेपछि होइन ल यो मोटर चाहिँ बनाऊ, औषधि हामीले यहीँ उत्पादन गर्नुपर्छ, यहाँ हामीले उत्पादन गरेको जति मेडिसिन प्योर हुन्छ नि ताजा हुन्छ नि, बाहिरको ताजा अलिक हुँदैन कि, त्यही भएर चाहिँ त्यो मोटर पनि बनाइयो। अहिले अब तपाईँले देखिरहनु भएको छ, अब सानो ग्राइन्डर मेसिन भन्छ यसलाई, अहिले यो पल्पलाइजर भन्नुभयो होइन, पल्पलाइजर भनेको ओल्लो यो ठुलो मेसिन, हजुर यो ठुलो चाहिँ यसलाई यसलाई ग्राइन्डर मेसिन भन्छ। ए हजुर हजुर। यसले सानोतिनो जडीबुटीहरू पिस्नलाई यसले पिस्छ। अहिले पिस्दै गरेको औषधि के हो? त्रिफला हो। हजुर त्रिफला। यो कहाँ पाइन्छ त्रिफला? यहीँ पाइन्छ, हर्रो बर्र अमलाको मिश्रण हो। के बिमारमा ठिक हुन्छ? सबैभन्दा राम्रो त अम्लपित्त भन्छ, ग्यास्ट्राइटिस, हजुर हजुर, कब्जियत, कपालको रोगहरूमा पनि। अब त्रिफला भनेको आयुर्वेदमा हरेक धेरै रोगहरूमा प्रयोग गरिने र सबैभन्दा बढी प्रयोग हुने औषधि नै हो। अनि यो जडीबुटी कतिको पाउँछ अहिले गुल्मीमा? पाउँछ, तर यहाँको समस्या के छ भन्दाखेरि कलेक्सन गर्ने चाहिने जनतालाई 1 वर्ष अगाडि नै हामी यो दर रेटमा चाहिने किन्छौँ भन्ने चाहिने एउटा फिक्स दर रेट र हामीले यति किन्छौँ भन्ने चाहिने व्यक्तिहरूको त्यो बिचको कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो ल्याउनुहुन्छ थोरै मात्रामा हामी किन्छौँ, तर त्यो लार्ज स्केलमा चाहिँ कलेक्सन गर्न सकिएको छैन। मैले गत वर्ष तपाईँहरूको अलिकति नेगेटिभ न्युज बनाएको थिएँ, अहिले सेवा लिन आउने मान्छेको क्रम बढ्दो रहेछ, मैले देखिहालेँ, अर्खाँचीसम्मको मान्छे पनि आउनुहुँदो रहेछ, भोलि भर्खरै बुढाबुढी पनि आउनु भएको देखेँ मैले, कतिको बढेको छ अहिले? पहिलाको भन्दा 4-5 गुणाले बढेको मैले पाउँछु, किनभने अहिले पनि त्यहाँ हेर्नुभयो भने हाम्रो सबभन्दा बढी आएको भनेको 35-40 जना छ, जुन पहिला धेरै कम सङ्ख्या मुस्किलले 14 जना देखेको हुँ मैले पहिला पहिला देख्नु भएको र अहिले मैले कसरी यसलाई अप गर्न सकेँ भने एउटा त हामी चिकित्सा प्रेमीको सबैभन्दा ठुलो भनेको हाम्रो स्किल हो। हेर्नुहोस् जो मैले ट्रिटमेन्ट गरेँ उहाँहरू ठिक भएरै आउनुभयो होला, र हाम्रो पेसेन्टहरू प्राय टाढाको हुनुहुन्छ, अर्खाँचीको हुनुहुन्छ, एकान्तको लगभग 2-3 हप्ता आउनुभयो, बिरुवासट धेरैजना उहाँको 1-2 जनाको अल्सरको केस थियो, ठिक भइसकेपछि उहाँले त्यसको प्रचार गर्नुभएछ, त्यताबाट आउनुभयो। अस्ति भर्खर 1 जना बुवा आउनुभएको थियो मुसिकोटबाट, उहाँ 4-5 दिन बस्नुभयो होटेलमा, पछि हाम्रो सार्वजनिक बिदा र अर्को बिदा 2-3 वटा सँगै परेको थियो नि, त्यो बिदामा चाहिँ नि होटलमा धेरै नबसौँ भनेर उहाँ जानुभयो। मेरो भनाइको मतलब के हो भने हाम्रो नजिकको भन्दा टाढाको पेसेन्ट बढी हुनुहुन्छ कि, जो चाहिँ रियल्ली बिरामी भएर आउनुहुन्छ नि, हजुर त्यस्तो पेसेन्ट बढी छ। त्यही हो हामीहरूले दिने सेवा सुविधा थप गरेका छौँ। पञ्चकर्म सेवा कुनै पनि जिल्ला स्वास्थ्य कार्यालयमा कार्यक्रम हुँदैन सञ्चालन गर्ने छुट्टै, र मैले के गरेको छु भने कार्यक्रमै चाहिँदैन, यहीँका जडीबुटीहरू छन् परेको हुने ती जडीबुटीलाई खोजौँ राखौँ, अब हामी जन जनशक्ति खटौँ, इम्प्रुभ गरौँ, आयुर्वेदलाई इम्प्रुभ नगरिकन हाम्रो चाहिँ नै प्रेस्टिज चाहिँ पछि आयुर्वेद भनेर गर्व गर्ने ठाउँ रहँदैन भनेर मैले साथीहरूलाई सबैलाई जगजगाएर पञ्चकर्म सेवा सुरु गरेका छौँ, जुन अब म तपाईँलाई देखाउँछु। उहाँहरू पञ्चकर्मको लागि बसिरहनु भएको छ। त्यो पञ्चकर्म सेवा बाहिर प्राइभेटमा गर्नु छ भने 200-300 रुपियाँ लिन्छन् एकपटक स्नेहन शोधन गरेको। हाम्रो यो नाडी शोधन हो, सर्वाङ्ग शोधनको लागि म हिजो गएर त्यो बक्सको डिजाइन दिएर आएको छु, डिजाइन यही छ, म तपाईँलाई डिटेलमै देखाउँछु होइन। त्यो जुन मैले एकदम हार्डली एक्सर्साइज गरेर पाएको सर्वाङ्ग शोधन भनेको सम्पूर्ण बडीलाई ट्रिटमेन्ट गर्ने, त्यो चाहिँ पर्टिकुलर एरियालाई ट्रिटमेन्ट गर्ने हो, त्यो चाहिँ हामीले सञ्चालन गरिरहेको छौँ, यी एक्स्ट्रा कामहरू गरिरहेको छौँ हामीले, त्यसले गर्दाखेरि पनि यहाँ चाहिँ त्यो भइरहेको छ। अर्को फेरि हामीले के गरिरहेको छौँ भने इमर्जेन्सी सेवा पनि सुरु भइसकेको छ, यो बोर्डको लागि मैले दिएको, तिनीहरूले लेट पनि गरेँ, म फेरि पनि आज त्यही बोर्ड र त्यो के भन्छ त्यो वेल्डिङमा जान खोजिरहेको थिएँ। त्यो इमर्जेन्सी सेवाले पनि यहाँ राम्रो भइरहेको छ। जस्तै इमर्जेन्सी सेवा भन्नाले तपाईँको धेरै कमजोर मान्छेहरूलाई हामीले सलाइन पानी दिने, बढी कुनै पनि घटना घटेर आएको इमर्जेन्सी केस हुन्छ नि, त्यस्तो केसलाई हामीहरूले सक्दो खालको ट्रिटमेन्ट यहीँ गर्छौँ, त्यसको औषधिहरू पनि हामीले यहीँबाट दिएको छौँ, निःशुल्क रूपमा सेवा पनि निःशुल्क रूपमा दिएका छौँ। यी आदि कारणले गर्दाखेरि अहिले आयुर्वेद पहिलाको भन्दा धेरै राम्रो भएको मैले पाएको। जस मैले सुनेको छु तपाईँ आइसकेपछि निकै सुध्रियो यस कार्यालय भन्ने सुने, तपाईँको अनुभव चाहिँ राम्रै पाएँ मैले। नरहरी अरियालजी, तपाईँ पहिला चाहिँ कहाँ हुनुहुन्थ्यो तपाईँ? म पहिला सुरुमा त अब कपिलवस्तुमा मेरो थाहा नै थियो, त्यसपछि रेडी आएँ, अनि पछि म अध्ययनको लागि बेलायत गएँ 3 वर्ष। म विदेशमा यति खटेर काम गर्नु पर्दो रहेछ, त्यो 3 वर्षको अनुभवपछि म नेपालमा गएर खटेरै म सेवा दिन्छु भनेर फर्केर आएको। र मलाई लाग्छ त्यही युरोपको अनुभव नै यो आयुर्वेदको विकास हुनुमा एउटा सबैभन्दा गतिलो पोइन्ट थियो। तपाईँले मेरो सिकायो, तपाईँले खट्न सिकायो, तपाईँले मेरो कर्मचारी सबैलाई सोध्नुहोस् होइन भन्दाखेरि नि अलिक हाँसो लाग्दो कुरो छ होइन। उहाँहरूले म कार्यालय प्रमुख हो कि यो कार्यालयको कार्यालय सहयोगी हो, कतिपय कहिले काहीँ तपाईँ आउनु छुट्याउनु गाह्रो हुन्छ, 2 बजे पछाडि म ट्र्याक सुट लगाएको हुन्छु। हिजो 6:30 बजीसम्म पल्पलाइजर मेसिन बनायो, काटेको टुक्राहरू त्यहीँ छन्, वासरहरू पल्पलाइजर मेसिन लुम्बिनी अञ्चलमै नभएको कारणले वासर पाइँदैन गोरखपुरभन्दा यता, त्यसको लागि अब हामीले आफ्नै दिमाग युटिलाइज गर्ने, मैले त्यो वासर बनाएर त्यसरी जडान गरेको छु। अहिले छनौटमा पनि पर्यो रे भन्ने सुनेको छु, यो के हो? हाम्रो यो वार्षिक समीक्षा गोष्ठी हुन्छ प्रत्येक वर्ष, हजुर, त्यसमा यो वर्षको सबभन्दा टप 1 दोलखा परेको थियो, उसको चाहिँ यो इन्फ्रास्ट्रक्चरहरू धेरै राम्रो, उसले जीविससँग कोर्डिनेसन गरेर, त्यसपछि हाम्रो आयुर्वेद पनि उत्कृष्टमा परेको थियो। त्यो उत्कृष्टमा पर्नुको कारण हामीले त्यति बेला इमर्जेन्सी सेवा कुनै पनि आयुर्वेदिक संस्थाहरूमा सुरु थिएन, तर हामीले इमर्जेन्सी सेवा दिएका थियौँ। मैले त्यसैको चाहिँ नि प्रस्तुति गर्दै जाँदा जो सरहरू आउनुभएको थियो मन्त्रालयबाट, उहाँले ओहो तिमीले चाहिँ इमर्जेन्सी सेवा पनि दिएको रहेछ, हो सर अब हामी त गाउँको माझमा छौँ, रियल्ली राति दाँत दुखेर आउने, राति डाइरिया भएर आउने पेसेन्टलाई हामीले उपचार यहाँ गरेन भने तल जानलाई राति अलिकति गाह्रो हुन्छ, उपलब्धमा छ तल्लोतमा जानलाई, त्यस कारणले हामी इमर्जेन्सी सेवा पनि गइसकेपछि सेवा गर्नुपर्छ भनेर चाहिँ सञ्चालन गरेका छौँ भनेर, ल यो भाइको चाहिँ सबभन्दा उत्कृष्टमा चाहिँ राखिदिनु भनेर भन्नुभएको थियो, हामी उत्कृष्टमा चाहिँ त्यस कारणले परेका थियौँ, इमर्जेन्सी सेवा चलायो। अहिले हामीले इमर्जेन्सी सेवा त अब अहिले चलिरहेको छ, त्यसबाहेक पनि म 1-2 थपवटा कामहरू नयाँ सुरु गरिरहेको छु होइन। मलाई लाग्छ अब आउने आर्थिक वर्षमा टप फर्स्ट हुने प्रयत्न गरिरहेको छ। ए भनेपछि यो वर्ष गत वर्ष चाहिँ दोस्रो हुनुभयो? दोस्रो होइन, उत्कृष्टमा परेको, उत्कृष्ट टप 10 भन्छ, अब त्यसलाई चाहिँ उत्कृष्टमा एक ग्रुप हुन्छ, एक ग्रुप राम्रो, अरू ठिकै, त्यसको लागि बधाई छ, हस् धन्यवाद तपाईँलाई। अनि यो भौतिक निर्माणको क्रममा पनि तपाईँले देख्नुभयो होला भवन त यस्तो बनाउनु भयो, पानी वाटर सप्लाई थिएन हाम्रोमा, अब मैले वाटर सप्लाई छुट्टै यो आएको कालो पाइप यो प्योर वाटर सप्लाई हो, अर्को वाटर सप्लाई फेरि चाहिँ जनरल वासको लागि वाटर सप्लाई, दुई खालको वाटर सप्लाई पनि हामीहरूले गऱ्यौँ। ती कुराहरू मैले के सिकेँ भने यिनीहरूको लागि बजेट चाहिँदैन, यिनीहरूको लागि तपाईँ खट्नुभयो, अलिकति दिमाग लगाउनु भयो, 2-4 घन्टा अफिसको लागि दिनुभयो भने इनफ हुन्छ, गभर्मेन्टले तपाईँलाई यति धेरै दिएछ भने गभर्मेन्टको लागि पनि तपाईँले एक्स्ट्रा काम गर्नुपर्छ भन्ने मान्यता भएर मैले चाहिँ यी कुराहरूमा मेरो कुनै त्यो अफिस टाइम भन्ने हुँदैन, म हाकिम भन्ने हुँदैन, म सबै कामहरू नै मैले सक्ने कामहरू चाहिँ गरिरहेको छु। विदेशमा पनि आखिर त्यही नै हुन्छ, त्यही विदेशमाको त कुरै छोड्नुहोस्, विदेशमा जति हामीले गर्ने हो भने त नेपाल 5 वर्षमा कहाँबाट कहाँ पुग्छ? कुनै पनि हाकिमले चाहिँ नि झाडु उठाएर बढाएर अप्ठ्यारो मान्दैनन्, उनीहरू पानी मागेर चाहिँ नि खाँदैनन्, आफूले बोकेर खान्छन् होइन, त्यस्तो सिस्टममा चाहिँ नि 3 वर्ष बसेको मान्छे, र मेरो काम गर्ने सिस्टम पनि अलिक थरी फरक छ। तपाईँ कुन जिल्लावासी हो? यहीँ गुल्मी जिल्लावासी। कहाँ हो नि घर? अर्जै। अर्जै हो, हजुर। कति नम्बर वडा हो? वडा नम्बर 6। धन्यवाद। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उपल्लो तम्गासको खलाचौरमा छ, यो विगतको तुलनामा सुध्रिएको छ, यो सुध्रिनुमा यस कार्यालयका निमित्त प्रमुख नरहरि अरियाललाई यसको श्रेय जान्छ, जसले 10 वर्ष अघिदेखि थन्किएको मेसिनलाई प्रयोगमा ल्याउनु भयो र अहिले यहाँ औषधिहरू पिस्ने काम बनाउने काम भइरहेको छ र सेवाग्राहीहरूको संख्या पनि बढ्दो छ। यसका लागि, यस सकारात्मक कदमका लागि यस कार्यालयका निमित्त प्रमुख नरहरि अरियालज्यूलाई विशेष धन्यवाद दिँदै म यस कार्यालयको स्थलगत रिपोर्टलाई यही बिट मार्न चाहन्छु।